السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ پند نامہ شغلی دکھنی. شغلی صاحب تھے کوئی دکن کے, جو 1168 کے زمانے سے پہلے ہوئے ہوں گے, اور ان کا نام جیسے زیادہ واضح تو نہیں ہے, شغلی ہے, شغل رکھنے والا مشغول آدمی, یعنی یا میلاد کے کام کا یا کچھ مذہب کے کام میں مشغول رہنے والا, شغلی ان کا نام ہے. دکن کے ہیں یہ, اور 1168 سے پہلے کے ہیں, اس لیے کہ یہ جو مضمون لکھا ہے جناب لیس بدایونی صاحب نے 1935 میں جو جامعہ ملیہ کے میگزین میں چھپا تھا 1935 میں, تو اس میں پند نامہ نصرتی کی مشہور مثنوی گلشن عشق کے ساتھ یہ نسخہ بھی شامل تھا. یہ ان کا شغلی صاحب کا پند نامہ. پند نامہ کے معنی ہے نصیحت نامہ. پند کے معنی نصیحت ہے, نصیحت کے نصیحت نامہ ہے. اور اس طرح یہ کسی فارسی پند نامے کا ترجمہ تھا معلوم ہوتا ہے, لیکن اس طرح کا مجھے نظر نہیں آیا ہے کوئی, اس لیے کہ عطار کا پند نامہ ہے. تو پند نامے میں ایک مضمون پہ کوئی بات ہوتی ہے, پھر دوسرے پہ, پھر تیسرے پہ, اس مضامین پہ کچھ باتیں ہوتی ہیں. یا سعدی کا پند نامہ ہے, تو اس میں مضامین پر ہوتی ہے. اور یہ سوالات ہیں جو ایک شخص آئے ہیں یمن سے اور حضور کریم صلی اللہ علیہ وسلم سے پوچھتے ہیں. اس طرح کی حدیثیں کچھ ہیں, جو ایک حدیث مثلا خدری رحمۃ اللہ رضی اللہ تعالیٰ عنہ کی ہے کہ میں یہ چاہتا ہوں, حضور صلی اللہ علیہ وسلم پوچھتے ہیں یہ میں چاہتا ہوں, میں یہ چاہتا ہوں, میں یہ چاہتا ہوں, اور حضور صلی اللہ علیہ وسلم ان کو سوالات کے جواب دیتے ہیں. تو یہ تقریباً 20 کوئی سوال ان کے ہیں. تو یہ شغلی صاحب کے یہ شخص جو ہیں وہ یمن سے آئے ہوئے ہیں, حضور صلی اللہ علیہ وسلم کے پاس یہ 23 سوال پوچھتے ہیں تقریباً. تو اسی طرح حضرت امیر المومنین علی رضی اللہ تعالیٰ عنہ کا سوال ہے, جو سورۃ مجادلہ میں بھی بات آتی ہے کہ وہ کچھ صدقہ دے کے حضور صلی اللہ علیہ وسلم سے سوال پوچھنے کا جو حکم ہوتا ہے, کہ جب سوال جب خصوصی نشست چاہو رسول پاک صلی اللہ علیہ وسلم سے تو صدقہ دے کے جاؤ. تو پھر صدقہ دے کے حضرت علی رضی اللہ تعالیٰ عنہ نے 10 سوالات پوچھے, تو ان کا ذکر کشف الاسرار اور دوسری کتابوں میں ہے. تو یہ ایک طرح سے شغلی صاحب کے شخص جو یمن سے آئے ہیں, وہ حضور صلی اللہ علیہ وسلم سے تقریباً 23 سوال پوچھتے ہیں کہ اگر میں یوں چاہتا ہوں, میں یوں چاہتا ہوں, تو یہ کیسا ہوگا, تو حضور صلی اللہ علیہ وسلم ان کو جواب دیتے ہیں. اب یہ میں پڑھتا ہوں اس کو. شغلی صاحب کی زبان جو ہے اس طرح کی ہے کہ پرانی دکن کی, یعنی آج سے 272 سال, یعنی تقریباً 300 سال پہلے کے یہ شخص ہیں. ظاہر ہے کہ زمانہ بدل گیا ہے, اور یہ حیدرآباد دکن کی دکنی زبان ہے. تو دکنی میں نکو بھی بولتے ہیں اور آہے بھی بولتے ہیں, اور اس طرح کے دوسرے بہت الفاظ ہیں جو اس میں بھی آئیں گے, اور وہ الفاظ آج کل بھی مروج ہیں اپنے کیا بولیں سرائکی اور پنجابی اور سندھی اور گجراتی زبانوں میں بھی کچھ ایسے الفاظ ملتے ہیں. بہرحال میں اس کو پڑھتا ہوں ابھی آپ کی خدمت میں, اور دیکھیے مجھ سے کوئی غلطی ہو جائے تو مجھے معاف کرنا. پند نامہ. بسم اللہ الرحمن الرحیم. کہ یک دن محمد علیہ السلام لیے اصحاب بیٹھے مدینہ تمام, یعنی مدینہ میں اصحابوں کے ساتھ بیٹھے ہوئے تھے. تہاں ایک شخص آ نبی کو سلام, تہاں یعنی اس وہاں پہ کیا ہو ہور کہنے لا گیا یوں کلام. کیا ہور, ہور ابھی پنجاب میں ہور بولتے ہیں ابھی, ہور یعنی اور کے معنی میں. کیا ہور کہنے کہنا کہن لا گیا یوں کلام, جو میں آیا ہوں تمن قدم کنے یا کن, تمن قدم یعنی تمہارے قدموں کے پاس آیا ہوں کنے, کہ شہر یمن تے نصیحت سکھن या सिखण हम बोलते हैं सिंधी में तो के शहर यमन ते नसीहत सिखण सीखने आया हूँ मैं आपसे तुम्हें मुंझ नसीहत के दियो अकल तो तिस पर हुक्म में करूँगा अमल मुझ पर कोई नसीहत करो तो मैं उस पर अमल करूँगा सो यू बात सुनकर नबी यूं कहे तेरा बोल मकसद जहाँ लग आहे आहे आहे आहे हम बोलते हैं आहे जिस कदर है तो तब वे अवा असहाब कीता सलाम नबी सू हुआ फिर के यूं हम कलाम नबी से इस तरह सलाम कलाम किया जो मेरा इरादा है यूं दिल मने जो ताअत करूं सबकी तल तल मने यानी बार यानी हर वक्त तल हर वक्त पल पल पे मैं अल्लाह ताला की ताअत करता रहूं हर वक्त जो करता अछूँ अछूँ मना हूँ रहूँ अछूँ गुजराती में बोलते हैं जो करता अछूँ बंदगी में सदा कदी कदी भी कदी कदें भी हम सिंधी बोलते हैं कदें कदी भी न ताअत हूँ ताअत सूँ हों जुदा कदी भी न ताअत सूँ हों जुदा इसके बाद फरमाते हैं कि किया बात बात हुआ साहब इस धात जब इस धात इस तरीके से इस धात जब सो सुनकर नबी यूं कहे बात तब ये कही कही बात तब जो अव्वल होके पाक वजू तू साज जो जमात सूँ पंज वक्त कर तू नमाज अगर यूँ अमर रब का सर पर लिया यूँ माना ये अगर यूँ अमर रब का सर पर लिया गोया कि शबो रोज ताअत किया और ये दूसरा सवाल पर पूछते हैं कि वह असहाब ने यो सुनिया बात जब बही दूसरा किया सवाल इस धात जब इस धात इस तरीके से जो मैं हो भला इस खलक में रहूं यानी सब मुझे भला समझें अच्छा समझें करें सब कबूल बात जो मैं कहूं मेरी सब बात कबूल करें सो यूँ बात सुनकर नबी यूँ कहे अगरचे खुदा तरस हो तू रहे सो यूँ बात सुनकर नबी यूँ कहे अगरचे खुदा तरस हो तू रहे तो होएगा खल्क दोस्त तेरा तमाम अनु में फिरेगा तू होकर इमाम अनु में उनमें उन लोगों में अनु में तो अब वो तीसरा सवाल पूछता है सो यू बात सुनी ताचे सुयम सवाल किया फिर वो असाब यूं हाल हाल कुशादा हो दिल दिल कुशादा होवे दिल जो मुंज तंग है होवे मुम सा दिल जो संज संग है जो मुझ संग है यानी मेरी दिल मोम हो जाए जो मेरे पास है या मेरे साथ है या मेरी संग है यानी संग पत्थर भी माने के होते हैं जो मुझ तक मुझी दिल हम सिंधी में बोलते हैं मुझी मुझ तंग है सो इस वजह वो शख्स कीता बयान सो उसके नबी ने किए कने यूं निशान कने नबी ने कने यूं निशान या किए यूं निशान है जो कुछ बात तुझ दिल में आवे अगर तो ना भूल रब नू सदा याद कर रब नू रब को रब नू पंजाबी में सराकी में बोलते हैं तो तब जा तेरा दिल होएगा कुशाद बही तुझ पर बहुत होएगा शाद शाद बही माना वही अल्लाह ताला सुभान व तआला तुझ पर तुम पर बहुत होएगा शाद शाद सो यू बात सुनवी वा साहब ने किया सवाल फिर वे मोहम्मद से कने सिंधी में भी बोलते हैं कने सिद्क या मोहम्मद अलैहिस्सलाम या अलैहिस्सलाम बड़ा है जो मकसूद मेरा तमाम जो मेरा इरादा आहे यू असल आहे हम सिंधी में अभी तक बोलते हैं आहे जो मेरा इरादा आहे यू असल रहूं हो हुजूरी खुदा की अगल खुदा के आगे मैं हुजूरी हो जाऊँ यानी सब वक्त अल्लाह ताला का ख्याल मेरे दिल में हो हुजूरी हो जाऊँ मैं जो मेरा इरादा है यू इरादा आहे यू असुल रहूं हो हज़ूरी ख़ुदा की अगल सो यू बात सुनकर नबीन शिताब दिए सुवाल का इसकूं यूं कर जवाब इसकूं यूं कर जवाब है मंगता हज़ूरी तूं होनी अगर तो क़ुरान तलावत शब व रोज़ कर अल्लाह सल्लल्लाहु अलैहि वसल्लम बहुत अच्छा जवाब दिया बहे बहे यू सुवाल की था नबी के संगात ये पाँचवा सवाल पूछता है बहे यू सवाल की था नबी के संगात संगत से कि ए या खुदा के रसूल पाक ज़ात मैं डरता हूँ रब सूँ बहुत कल आज सो यू बात का है कहो क्या इलाज यू माने इस बात का क्या इलाज है नबी यूँ कहे तब ए बंदे खुदा शबो रोज़ कर यार याद रब कूँ सदा रब कूँ सदा ज़ाहिर हो बातिन खुदा याद कर तू होवेगा तब दोस्त मकबूल तर छठा सवाल पूछता है भई यू सवाल नबी के किता अगल जो हों में आकल खलकूँ सगल सगल शदीद या ज़्यादा नीज नबी यूँ कहे याद कर मौत कूँ तू गाफिल होवेगा हमा खलक सूँ सातवां पूछता है सवाल क्या सवाल फिर यूँ नबी के अगल नबी के आगे नबी के अगल जो पाँव में ईमान मेरा सगल मेरा ईमान बढ़े बढ़ता रहे या बढ़ा हुआ हो सो यूँ बात सुनकर नबी यूँ कहन लगे इस शख्स के निशा यूँ करन जो हंस मुख होवेगा खलक साथ जब करेगा सगल सूँ मीठी बात तब सगल ज़्यादा सगल ये इसको बहुत अच्छा लगता है लफ्ज़ सगल सूँ मीठी मीठी बात तब तो तब तुझको ईमान होवेगा तमाम के रहमत अता होवेगी सुबह शाम यानी हंसमुख होना जो है वो उससे तुम ईमान तुम्हारा बढ़ेगा नौ नौ नंबर पूछता है सवाल बहे यू सवाल बहे माना दूसरा फिर आगे बहे यू सवाल कीता मैं आ गुनाह होवे दिन बदन कम लगूं नेक राह नबी तब दिए उसको यूं कर जवाब जो तौबा किया कर सदा बेहिसाब तौबा किया करो अगर गुनाह सरदद होते हैं तो तौबा किया करो क्या दस अब ये दूसरा दसवां सवाल पूछता है क्या सवाल फिर यूं सूँ असहाब यानी वो असहाब क्या सवाल फिर यूं सूँ असहाब जो मुझको न होवे कब्र का अजाब सो उसको नबी जवाब यूं कर दीते जो मिस्कीन गरबियाँ फ़कीरा जीते उहे सो उनन पर तू हो मेहरबान अहे अहे सो उनन पर तू हो मेहरबान न आज़ार दे उन पर कर आसान अहे तो तुझको उनन की दुआ सूँ सवाब होएगा न होसी कब्र का अजाब अब ग्यारहवां सवाल पूछता है कहिया ओ शख्स फिर के ए या रसूल जो मेरी दुआ होए हर दम कबूल तो दिए जवाब यूँ खातमुल अम्बिया जो तुझकूँ अहे जियो जन्ने दिया जिसने तुमको लाइफ दी है जिंदगी दी है जान दी है दिया सो उस पास मंगतूँ दुआ मुस्तजाब यानी अल्लाह से मांगा करो सो उस पास मंगतूँ दुआ मुस्तजाब होएगा हर काम तेरा शताब अब बारहवां सवाल पूछता है क्या सवाल फिर कर ऊ दर हाल दी जो नंगा रहूं ता क़यामत के नहीं यानी क़यामत के दिन मैं नंगा न रहूं जो सुनकर उठे यूं मोहम्मद ने बोल सल्लल्लाहु अलैहि वसल्लम जो तू मोमिना का नको ऐब खोल नको हम लोग भी बोलते सिंध नको मैंने कौन है कौन नहीं है नको ऐब खोल यानी ऐब न खोल किसी का यहाँ मेल ना धोएगा क़यामत कूँ ना फिर नंगा होएगा बार तेरहवा सवाल पूछता है क्यों सवाल फिर यूँ नबी के अगल क़यामत न हो जाए मुझ पर सगल यानी क़यामत शदीद न हो जाए मुझ पर दुश्वार न हो जाए सबब क्या जो होवेगा बुरा उ वक़्त सवा वक्त सवा सवा सवा सवा ला वो सब वक्त पर कहलेगा सख्त बीतेगा सख्त तो इस वक्त पर मैं عرش کے تلار تلار نیچے عرش کے نیچے رہوں چھاؤں تل کچھ نہ دیکھوں آزار. تو اس پر حضرت صلی اللہ علیہ وسلم جواب دیتے ہیں ان کو, سو یوں نقل جب او شخص نے کیا سو تسکوں دیے جواب یوں انبیاء, اگر کوئی دو آپ میں کریں جنگ جدل لڑے تو صلح کر خدا کے بدل, یوں کرتا رہے گا صلح تو صدا تو تجھ عرش تل چھاؤں دے گا خدا. چودواں سوال پوچھتا ہے, نبی کی زبانی سنیا بات یوں بہے پھر سوال کیتا نبی ساتھ یوں, جو اعمال نامہ سفید دہائی کر رہے واہنی پاد داہنے داہنے ہاتھ مجھ آئے کر, یعنی مجھے داہنے ہاتھ میں سجے ہاتھ میں یعنی رائٹ ہینڈ میں مجھے ملے اعمال نامہ. نبی نے دیے جواب اس بات سوں جو مادر پدر کو خوش راکھ توں, تو تب جا وہ اعمال نامہ نچل سیدھی سیدھی بات پر آ رہے گا سگل سگل یعنی جلدی آ جائے گا. کیا سوال پھر یوں و اصحاب نے نبی کے آن کے رو برو سامنے, جو دنیا ہووے میرا دل سرد بہے تس پر تس پر تس پر ہمیشہ اچھوں پر درد, یعنی رہوں پر درد رہوں دنیا میں, دنیا سے میرا دل اٹھ جائے. نبی نے دیے جواب اس دھات سوں صدا دیکھتا اچھ گرستان توں, اچھ اچھ اچھ ہم لوگ بولتے ہیں آؤ, صدا دیکھتا اچھ گورستان توں, گورستان کو دیکھا کرو دیکھتے آیا کرو, تو تب دل دنیا سوں سرد ہوئے گا بہت موم دل پر در پر درد ہو جائے گا. سولہواں سوال پوچھتا ہے, کیا سوال پھر کر جو مجھ کو اطال جو ہونا شفاعت تمہارا کمال, یعنی مجھے حاصل ہو جائے اطال اطل عطا ہو جائے, کیا سوال پھر کر جو مجھ کو اطال اطل ہو جائے عطا ہو جائے جو ہونا شفاعت تمہارا کمال, دیے جواب یوں کر نبی پاک ذات کہے یوں وہ اصحاب کے ساتھ بات, جو رانڈاں یتیمہ رانڈاں یعنی رنڑ عورتیں یعنی بیوہ عورتیں, جو رانڈاں یتیمہ اسیراں گدا یا اسیر ہوں قیدی ہوں یتیم ہوں اور گدا ہوں فقیر ہوں, چار طبقے لو جو بیوائیں ہیں یتیم ہیں اسیر ہیں قیدی ہیں اور گدا ہیں فقیر ہیں مانگنے والے, اوہے سو انن انن پر رحم کر سوا آہے آہے آہے ہیں سوا سو انن پر رحم کر انن پر, اب سندھی میں ہم ابھی تک بولتے ہیں انن پر رحم کر سوا, تو تب جا شفاعت تجھے ہوئے گا انن کا درد دکھ اگر کھوئے گا, ان کا دکھ درد ختم کرو گے کھوئے گا ضائع کرو گے اس ان کا دکھ درد ضائع کرو گے. یوں سن کر او اصحاب نے سوال یوں سترہ سوال پوچھتا ہے, کیا پھر نبی ساتھ در حال ہوں جو آئے روز محشر کو دیدار ہیں خدا دیکھے گا امیدوار میں, سو سن کر نبی جواب یوں کر دیے نصیحت و اصحاب کو یوں کیے, جو ہمسایگاں پر کرم کی نظر کیا کر توں احسان انن کے اوپر انن کے اوپر انن پر انتے, تو اب ہم بول تو تب کین کہیں قیامت کو دیدار توں کیے کہیں من کریں اسی سنی مطلب کریں, تو تب کین قیامت کو دیدار توں دیکھے گا اگر ہے بڑا پکار توں. کیا سوال پھر اٹھارہواں سوال ہے, کیا سوال پھر یوں کہ پاک تن کہ دونوں جہاں میں رہوں میں امن, دیے جواب یوں کر نبی نے بیان جو مت بول کر قید کر توں زبان, یعنی بات زیادہ مت کیا کرو اپنی زبان کو قید میں رکھو, اگر بد زبان تلوں کیسے نہ کہے تو ہر دو جہاں میں امنتے رہے, امنتے امن پر امنتے رہے, اگر بد زبان تلوں کیسے نہ کہے تو کسی کو بھی اگر بد زبانی سے گفتگو نہیں کرو گے تو ہر دو جہان میں امن میں رہو گے, تو ہر دو جہان میں امنتے رہے امنتے سندھی میں ہم بولتے ہیں امنتے. کیا سوال انیسواں سوال, کیا سوال پھر یوں کہ اے یا رسول جو توبہ پڑے رب کینے مجھ قبول مجھے قبول کرے, ہم بولتے ہیں مجھے ابھی تک. نبی نے دیے جواب اس دھات ساتھ, کیے یوں و اصحاب کے ساتھ بات, جو توں اپنے نفس پر قہر کر ہمیشہ خدائی تعالیٰ سوں ڈر. نین میں اتجلیا انجولیا کے رو رو زار زار, تو توبہ قبول تجھ کرے گا غفار. کیا سوال پھر یوں کہ اے پاک تن, اب یہ بیسواں سوال ہے, کیا سوال پھر یوں کہ ایک پاک تن جو ہوئے نہ مرنے میں مجھ چوہا مجھ جان کندن, یعنی سختی نہ ہو سکرات کے وقت. نبی یوں کہے پھر وہ اصحاب سوں, جو جا جو جا پوچھ ہر ایک بیمار کو, یعنی بیماروں کو جا کے پوچھا کرو, ہسپتال میں ہوں یا گھر میں ہوں. شریک ہوئے گا درد میں تو آن کر, تو نہ ہوئے گی جان کندن تجھ اوپر, تجھ پر جان کندن سکرات نہیں ہوگی. نبی سوں ہوا پھر کے یوں ہم کلام, جو میرا ہوئے دوست عالم تمام, یعنی ساری دنیا میری دوست ہو جائے, ایسی بات مجھے بتائیں. دیے جواب پھر یوں نبی تاجدار, جو بد کام سوں توں ہو پرہیزگار, یعنی خراب کاموں سے بچھرے کاموں سے پرہیز کرو. کبھی نہ بول توں جھوٹ نقصان ہے, عمل نیک کر کچھ کے انسان ہے, تو تب کہیں خلق دوست ہوئے گا تمام, جو ان میں رہے گا تو ہو نیک نام. تو اس پہ 22واں سوال پوچھتا ہے, سو یوں بات سن کر نبی کے اگل, کہن لا گیا یوں بیان کر سگل, جو مجھ کو دیکھے غضب سوں خدا, جو مجھ کو نہ دیکھے غضب سوں خدا, رکھے اپنے رحم میں رب صدا. سو یوں بات سن کر نبی یوں کہے, اگر غضب سوں رب کے ڈرتا رہے, تو طاعت عبادت کیا کر صدا, تجھے غضب نہ کچھ کرے گا خدا. سو یوں بات سن کر, 23واں سوال پوچھتا ہے آخری, سو یوں بات سن کر کیا وی سلام, نبی سوں ہوا پھر کے یوں ہم کلام, جو میں آب کوثر کا پیتا رہوں, عمر ہو ابد لکھ میں جیتا رہوں, عمر لکھ مر تک, عمر ہو ابد لکھ میں جیتا رہوں. کہے یوں محمد علیہ السلام, دیا پیاسے کو پانی بھوکے کو تام, تو تب آب کوثر کا ہوئے گا عطا, عمر ہو جیے گا صدا بے خطا. اس کے آگے فرماتے ہیں, یہ بہے بعد از نبی نے دیے یوں جواب, کہ واللہ عالم بالثواب, امت کو محمد علیہ السلام نصیحت کیے پند نامہ تمام. سو یوں پند نامے سنے تو ثواب, ہے اتنا جو ہوئے نہ کوئی عذاب, اگر کوئی دیکھے اسے بھر نظر, تو گویا نبی کو دیکھا بشر. اگر کوئی اس کو پڑھے گا تمام, کہ دوزخ کی ہے آنچ اس کو حرام. اگر کوئی اس پر کرے گا عمل, سو او ہوئے گا خاص بندہ اصل. سو اس وجہ تھی فارسی میں کتاب, سو شغلی دکھن سال کیتا کتاب شتاب, سبب کیا جو کوئی معنی فارسی, نہ پاتا سو پاوے کیا آرسی, یعنی صاف ظاہر معنی پائے اور یہ دکنی زبان میں. جو ہوئے 105 بیتاں تمام, صدق محمد علیہ السلام. یہ لہ سابق فخر کہتے ہیں کہ یہ 103 بیت ہیں, دو شاید ضائع ہو گئے ہیں, 105 کی بات کرتے ہیں. بہرحال یہ مضمون, یہ نظم چھپی تھی پند نامہ اردو اکیڈمی جامعہ ملیہ اسلامیہ کے رسالہ ہوتا تھا, ماہوار ہوتا تھا رسالہ, زیر ادارت ڈاکٹر سید عابد حسین ایم اے پی ایچ ڈی وغیرہ, اس زمانے کے لوگ ہوں گے. پروفیسر محمد عاقل صاحب ایم اے تھے, وہ بھی ایڈیٹر تھے, اور قائم مقام ایڈیٹر محمد عاقل تھے. اور یہ 1935 کا رسالہ بھی انٹرنیٹ پہ دیا ہوا ہے انہوں نے, پورا شاید 12 مہینے کے رسالے ہیں, تو ایک ہی سال میں. اور یہاں پہ ہم وقف ختم کرتے ہیں, یہ نظم پوری ہو گئی. اور انشاءاللہ یہ لہ صاحب کہتے ہیں کہ پتہ نہیں ہے ان کی زیادہ زندگی کا, اور لیکن یہ اس عشق کیا نام ہے اس میں, اس کا پند نامہ نصرتی کی مشہور مثنوی گلشن عشق کے ساتھ یہ سب مطلب کسی نے کتابت کی ہے اس کی, تو یہ کتابت جو ہے 1168 عیسوی کی ہے, تو یعنی 250 سال تقریباً ہو گئے ہیں اس نظم کو. اللہ مغفر لنا ورحمنا وارزقنا وفضنا وحدنا الى صراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین آمین. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم حسبي الله لا اله الا هو عليه توكلت رب العرش العظيم. يا الله شغلی صاحب کو اس کا ثواب پہنچے, اور ہم لوگ جتنے ہمارے آبا و اجداد بزرگ ہیں دوست احباب استاد, تو ان کو بھی ثواب پہنچے, اور ہم لوگوں کو بھی اس کا ثواب جو سننے والے ہیں ان کو بھی ثواب اس کا ملے, اور ہم کو اس پر چلنے کی توفیق عطا فرمائے ان شاء اللہ. اللہم صلی اللہ سیدنا محمد وعلیٰ سیدنا محمد بارک وسلم.